तपाईले अब एउटा गीत गाइदिनुस्। तपाईको नाम चाहिँ? म एमआर परिया। ए आउन पनि हामीले भ्याका छौ, हामीले भ्याका छौ, पिपल धारा एम्बुलेन्स लिएका छौ, माछा मिठो असला दराम खोलाको। हे मायाले सुने नौरा बोलाको, किन टोलाको। साथी भाइ त सधैँको साथै साथ, सधैँको साथै साथ, पिपल धारे निवासीलाई धन्यवाद, माछा मिठो असला दरम खोलाको। हे मायाले सुनि नौरा बोलाको, किन टोलाको। एम्बुलेन्स दियौ नि हामीलाई, दियौ नि हामीलाई, धन्यवाद प्रवासमा रहनेलाई, माछा मिठो असल दराम खोलाको। हे मायाले सुनि नौरा बोलाको, किन टोलाको। हाम्रो पनि धेरै धेरै धन्यवाद छ प्रवासमा रहने पिपलधारावासीलाई, जसले आफ्नो छोराछोरीको गाँस काटेर पनि आफ्नो गाउँलाई एम्बुलेन्स दियो। यसरी नै अन्य गाउँका दाजुभाइहरूले पनि प्रवासको थोरै कमाई आफ्नो समाजसेवामा लगाउनुहोस् भन्दै र यी नयाँ गाउँका प्रसिद्ध पञ्चेबाजा छाड्दै म यो स्थलगत रिपोर्ट यहीँ भिट मार्न चाहन्छु। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। उही हो सांसारिक खुसी, उही हो तन, उही हो मन, तर के गर्ने नियतिको वज्रपातले झन्डै 40 वर्षदेखि बन्द कोठामा जीवन। हेर्नु न सजिलो छ मान्छेलाई सपनाका जाल बुन्न, तर खै जीवन आज छ भोलि चाहिँ हुन्छ कि हुन्न। यस्तै अधुरो अपुरो जीवन बाँचिरहेका छन् उनी। 15 वर्षको कलिलो उमेर भर्खर कक्षा 6 पढ्दै थिए, धेरै पढेर ठुलो मान्छे बन्ने सपना बुन्दै थिए, तर कल्पना नै नगरेको एउटा घटना घट्यो। उनको जीवनमा सदा झैँ घाँस काट्न रुखमा चढेको बेला 81 उनी रुखबाट खसे। यो आजभन्दा झन्डै 40 वर्ष अघिको कुरा थियो। अहिले जस्तो उति बेला यातायातको सुविधा थिएन, अहिले जस्तो एम्बुलेन्सको कुरा त परै जाओस्। पाल्पाको मिसन अस्पतालमा पुर्याउने ट्रेक्टर समेत थिएन, त्यसैले तत्काल उपचार पाउन नसकेर उनी आज झन्डै 40 वर्षदेखि बन्द कोठामा कष्टकर जीवन बिताउन बाध्य छन्। उनी हुन् गुल्मीको हुगा गाविस वडा नम्बर 8 सौदी चौरका 53 वर्षीय हेमलाल सुवेदी, जो 15 वर्षको उमेरदेखि अहिले 53 वर्षको उमेरसम्म थातै दिसा पिसा भएर बिस्तारामा लडेका छन्, जसले गर्दा उनको विवाह हुने कुरै भएन। त्यसैले उनी बाल ब्रह्मचारी भएर बसेका छन्। उनको सहारा भनेका एउटा दाजु थिए, उनी पनि हुगाबाट बसाइसराई गरेर नवलप्रासीको सुनवल 4 जाने भएपछि बेसहारा हेमलाललाई उनी दाजुको पछि नलागी सुखै भएन। अहिले सुनवलको बन्द कोठामा रहेका उनै सुवेदीलाई टेलिफोन सम्पर्कमा ल्याई उनको कष्टकर जीवनको गोरेटो प्रस्तुत गर्न गइरहेका छौँ। हेलो, नमस्कार। हेमलाल सुवेदी जी हैन त? तपाईँको बारेमा मैले पहिला पनि सुनेको थिएँ, तपाईँ गुल्मी छँदाखेरि, अहिले त तपाईँ नवलप्रासीको सुनौल 4 हुनुहुन्छ होइन? गत 40 वर्षदेखि एउटा बन्द कोठाभित्र तपाईँ कष्टकर जीवन बिताउनु भएको छ। हामीले त्यस्तै कोठाभित्रबाट बाहिर निस्किन नसकेको चित्कार अर्थात् कोठाभित्रै गुम्सिएको मनलाई हामी उजागर गर्दै आएका छौँ, र त्यही क्रममा आज हामीले तपाईँलाई सम्पर्कमा ल्याएका हौँ। कसरी गत 40 वर्षदेखि बन्द कोठामा हुनुहुन्छ? दिसा पिसाब खाने पिने नुहाई धुवाई सबै म अर्काको सहारामा म बाँचेको छु, रहेको छु। तपाईँ त काभ्राको रुखबाट खस्नु भएको होइन? कहिले हो? काभ्राको रुखबाट जेठमा बाख्रालाई घस्ताउने गएको बेला काभ्राको रुखबाट खसेको म बिहानको समयमा 8 घन्टामा मुर्खामा थिएँ। मैले 10-12 घन्टामा म होस्टमा आएको, म घरमा ल्याएर मेरो छिमेकीहरूले मेरो घरका दाजुहरूले घरमा ल्याएर सुताउनु भएको रहेछ। 8-10 घन्टामा मलाई होस् छोड्यो। त्यसपछि अर्का महिना गाडीमा बोकेर पाल्पा मिसिनमा ल्याउनु भयो। त्यतिखेर अब गाडीको सुविधा थियो, बाटो खुलेका थिएनन्। अनि त्यति बेला त पाल्पा मिसन अस्पताल पनि विकसित भइसकेको थिएन होला होइन? तपाईँ त्यति बेला कति वर्षको हुनुहुन्थ्यो? त्यतिखेर म चाहिँ करिब 15 वर्षको छु। कति कक्षामा पढ्दै हुनुहुन्थ्यो अरे? म चाहिँ 6 क्लासमा मैले पाइला तिरेको थिएँ। तपाईँ त नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका बाल सखी पनि हुनुहुन्छ भन्ने सुनेको छु हो? हजुर, म बाल सखी, उहाँको एकदम नातेदार, बाबाका छोरा हुनुहुन्छ, दाजु पनि हुनुहुन्छ, बाल सखा पनि हुनुहुन्छ। सँगै खेल्ने पढ्ने गर्नुभयो? हजुर, हामी एउटा एउटामा तलमाथि गरेर एकदम रमाइलो थियो। त्यतिखेर मैले सोचेको थिएन कि मलाई घरि यस्तो हुन्छ भनेर मैले कल्पना गरेको थिएन। त्यो कल्पना गरेदेखि बाहिर अब यो दैनी लीला भनौँ कि अब भविष्य भनौँ कि अब त्यो ममा यस्तो वज्रपात आइरह्यो। तर सपनाहरू सपना फेरि भयो, मैले घरि केही गर्छु, मैले भविष्यमा गर्छु भन्ने मेरो इच्छाहरू थिए, आशाहरू थिए। अब त्यो मेरो जीवन एकदम निराशामय, अन्धकारमय भएर म अर्काको सहारामा अब भनौँ न अरूको अब भनौँ अब त्यस्तो नभएको अब केही न केही जवाबमा म मेरो जीवन चलाइदिएको छ।